एनपी मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा चुरोट खानेलाई थाहा नहोला यसको असर कतिसम्म हुन्छ भन्ने विश्व स्वास्थ्य संगठन WHOले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धुमपानका कारण विश्वमा वर्षनी 6 मिलियन अर्थात् 60 लाख मान्छे मर्ने गरेको उल्लेख छ। अत्यन्तै पीडादायी रोग क्यान्सरको मुख्य कारण पनि धुमपान अर्थात् चुरोट बिडी खाने बानीले नै हुने गर्दछ। जनस्वास्थ्यमा यस्तो गम्भीर असर पार्ने चुरोट खाने प्रवृत्ति रोक्न WHOले आज मई 31 विश्वभर धुमपान रहित दिवसको रूपमा मनाउँदैछ। सन् 2012 भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर लागेका 4094 जना बिरामी आए। देशका लगभग आधा बिरामीको उपचार यसै अस्पतालमा हुने गरेको छ। नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै हुने गरेको छ। सन् 2012 भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्रै फोक्सोका क्यान्सर भएका बिरामी 566 जना आएका थिए। फोक्सोको क्यान्सर हुने 90% कारण चुरोट खानु हो। चुरोट नखाए फोक्सोको क्यान्सर हुने सम्भावना धेरै कम भएर जान्छ। अस्पतालमा रहेको क्यान्सर अनुसन्धान रोकथाम तथा नियन्त्रण इकाइका प्रमुख किशोर कुमार प्रधाङले भन्नुभयो, सोर्तीमा क्यान्सर गराउन सक्ने 60 भन्दा धेरै रासायनिक तत्त्वहरू हुने चिकित्सकहरू बताउँछन्। तर नेपालमा चुरोट खाने चलन रोकिन भन्दा पनि बढेर गएको छ। स्कुल क्याम्पस पढ्ने किशोर किशोरी समेत यसको कुलतमा फस्ने गरेका छन्। WHO का अनुसार लगातार 20 वर्ष धुमपान गरेकाहरू चुरोट बिडी नखाने भन्दा 20 वर्ष चाँडै मर्ने गर्दछन्। गर्भवती र सुत्केरी समेत धुमपानको लतमा परेका छन् जसले गर्दा शिशुलाई पनि हानि हुने गरेको छ। त्यसैले सरकारले धुमपान नियन्त्रणका कार्यक्रम ल्याउनुपर्ने प्रमुख प्रधानले जोड दिनुभएको छ। चुरोट खानाले फोक्सोको मात्र नभई अन्य क्यान्सरका साथै मुटुको रोग पनि हुने गर्दछ। धार्मिक क्षेत्र देवघाटमा रहेको धर्मार्थ अस्पतालको सेवा सुविधामा स्तर वृद्धि गरिएको छ। देवघाटमा आश्रित वृद्ध वृद्धाहरूलाई केन्द्रित गरी चितवन मेडिकल कलेज भरतपुरको सहयोगमा सो अस्पतालले स्तर वृद्धि गरेको हो। गलेश्वर आश्रमका संस्थापक गलेश्वर बाबाको स्मृति दिवसको अवसर पारेर शुक्रबारदेखि अस्पतालको स्तर वृद्धि गरिएको छ। गलेश्वर आश्रमको व्यवस्थापनमा सञ्चालित यो अस्पतालले अब नियमित चिकित्सकहरूबाट उपचार सेवा सहित परीक्षणका लागि प्रयोगशालाको समेत व्यवस्था मिलाएको छ। अब हरेक दिन चिकित्सकले बिरामीको उपचार गर्नेछन्। गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीले भन्नुभयो, हप्तामा एक दिन विशेषज्ञ चिकित्सकले पनि बिरामीको उपचार गर्नेछन्। यसअघि यस अस्पतालमा सामान्य स्वास्थ्य प्राविधिकले स्वास्थ्य परीक्षण गराउँदै आएका थिए। नेपाली कङ्ग्रेसका महामन्त्री एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले संविधान लेखन प्रक्रिया कार्यतालिका अनुरूप अघि बढिरहेको बताउनु भएको छ। उपप्रधानमन्त्री सिंहले संविधान सभाभन्दा बाहिर रहेका दलहरूको सुझावलाई पनि समेट्दै निर्धारित कार्यतालिका अनुरूप संविधान लेखन प्रक्रिया अघि बढिरहेकाले आगामी माघ 8 गते नै संविधान जारी हुने बताउनुभयो। नेपाल प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कङ्ग्रेस महामन्त्री समेत रहेका सिंहले नेकपा एमाले सरकारको काम कारबाहीमा देखाएको असन्तुष्टि तर्कसङ्गत नभएको आरोप लगाउनुभयो। सिंहले प्रधानमन्त्री सुशील कोइरालाले नेतृत्व गरेको सरकार भए पनि सबै दलका सुझाव र भावनालाई समेटेर अघि बढेकाले एमाले असन्तुष्टि जनाउनु पर्ने कुनै कारण नभएको बताउनुभयो। त्यसै गरी शुक्रबारै क्षेत्र नम्बर 4 नेपाली कङ्ग्रेसको वडा समिति भरतपुर नगरपालिकाको 8 गरेको कार्यकर्ता भेलालाई पनि मन्त्री सिंहले सम्बोधन गर्नुभएको थियो। सो अवसरमा बोल्दै कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेले यसअघि यसै क्षेत्रबाट कङ्ग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला विजयी भएकाले उहाँसँगै सहकार्य गरी आफू अगाडि बढ्ने भएकाले विकास निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। रत्नगर एक बकुलरमा रहेको जनजागृति बहुद्देश्य सहकारी संस्था लिमिटेडले अनुदानको बिउ वितरण गरेको छ। सहकारीद्वारा सञ्चालित पसल मार्फत यस क्षेत्रका किसानहरूले अन्यत्रभन्दा 4 रुपियाँ कममा धानको बिउ पाएका छन्। धानको बिउ लिनका लागि किसानहरूको भिड लागेको छ। संस्थाले हालसम्म अनुदानमा आएको 450 बोरा धानको बिउ कृषकहरूलाई उपलब्ध गराएको संस्थाका अध्यक्ष रमाकान्त पौडेले जानकारी दिनुभयो। अन्त 45 रुपियाँसम्म प्रति किलो तिर्नुपर्ने भए पनि अनुदानमा आएको बिउ प्रति किलो 36 रुपियाँमा संस्थाले बिक्री गरिरहेको छ। अहिले यस क्षेत्रमा धानको बिउ राख्ने समय हो। कुखुरा व्यवसायी मञ्च पूर्वी चितवनले हिजो रत्नगर एकमा रहेको सहाराको घरमा रहेका बालिकाहरूलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ। मञ्चले गणतन्त्र दिवसको अवसर पारेर औपचारिक कार्यक्रम गरी करिब 10,000 बराबरको शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको हो। कार्यक्रमका प्रमुख अतिथि रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ र मञ्चका अध्यक्ष रघुनाथ भट्टले संयुक्त रूपमा सहाराकी घरकी सञ्चालिका कुसुम तिवारीलाई शैक्षिक सामग्री र खाद्यान्न हस्तान्तरण गर्नुभयो। सहाराको घरमा बजाङ तनहु लमजुङ र चितवनका गरी 10 जना अनाथ र असहाय बालिका रहेका छन्। कार्यक्रम मञ्चका अध्यक्ष रघुनाथ भट्टको अध्यक्षतामा भएको थियो। यस्तै पूर्वी चितवनको रत्नगर 10 मङ्गलपुरमा रहेको गाम्बेसी चेपाङ संरक्षण केन्द्रमा आवासीय रूपमा अध्ययन गरिरहेका चेपाङ बालबालिकाहरूलाई रत्नगर उद्योग वाणिज्य सङ्घले हिजो नै खाद्यान्न सहयोग गरेको छ। एक कार्यक्रम गरी 15,000 बराबरको खाद्यान्न सङ्घका अध्यक्ष ज्ञानबहादुर बेसुराले केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गर्नुभयो। इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी निरीक्षक केदार पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी, सङ्घका महासचिव देवेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। कार्यक्रम सङ्घका अध्यक्ष बिसुरालको अध्यक्षतामा भएको थियो। केन्द्रमा हाल चितवन र मकवानपुरका गरी 65 जना चेपाङ बालबालिका आवासीय रूपमा अध्ययन गरिरहेका छन्। संस्थागत विद्यालय अभिभावक सङ्घको दोस्रो जिल्ला अधिवेशन आज हुँदैछ। स्काई राइडर उच्च माविमा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनका अध्यक्ष राजेन्द्र नेउपानेले जानकारी दिनुभयो। अधिवेशनले 19 सदस्य नयाँ कार्यसमिति चयन गर्नेछ। अध्यक्षसहित 15 सदस्य अधिवेशनले निर्वाचित गर्नेछ भने 4 सदस्य मनोनित हुने सङ्घको प्रावधानमा रहेको छ। अधिवेशनमा जिल्लाभरका निजी विद्यालयबाट 240 जना प्रतिनिधिहरू सहभागी रहने नेउपानेले बताउनुभयो। अर्बिट इङ्ग्लिस बोर्डिङ स्कुल पिठुवाको आयोजनामा सञ्चालित अन्तर्विद्यालय क्रिकेट नकआउट प्रतियोगिता अन्तर्गत हिजो 4 खेल सम्पन्न भएका छन्। हिजोको पहिलो खेलमा पिस भिजन र भानु मेमोरियल बीच खेल भएको थियो। 81 रनको लक्ष्य भानु मेमोरियलले 6 ओभरमा पुरा गर्यो, जसमा भानु मेमोरियलका सन्तोष म्यान अफ द म्याच घोषित भए। त्यसै गरी न्यू सगरमाथा र मुनलाइट बीचको खेलमा न्यू सगरमाथा 61 रनले विजयी भयो, जसमा विजयी घले म्यान अफ द म्याच घोषित भए। त्यस्तै हिजोको तेस्रो खेलमा न्यू स्पिडी र सिद्धिविनायक बीचको खेलमा न्यू स्पिडीले 101 रनको लक्ष्य 6 ओभरमा पुरा गर्यो, जसमा हार्दिक पौडेल म्यान अफ द म्याच घोषित भए। त्यसै गरी हिजोको अन्तिम अर्थात् 4 खेलमा सगरमाथा र पदमपुर शिक्षा निकेतन बीचको खेलमा 163 रनको लक्ष्य पक्षाएको सगरमाथा 79 रनमा अल आउट भयो, जसमा 63 रनले पदमपुर शिक्षा निकेतन विजयी भयो, जसमा अर्जुन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। आजबाट क्वार्टर फाइनलका खेल हुने विद्यालयका शिक्षक दिपेन्द्र रिजालले जानकारी दिनुभएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, सरकारमा कङ्ग्रेससँगको सहकार्यलाई लिएर एमालेभित्र तीव्र असन्तुष्टि देखेको प्रति तपाईँ के भन्नुहुन्छ? ए दूरी बढ्ने सङ्केत, बी कार्यशैलीको विरोध, र सी कैन भएको जात्रा हाँडी गाउँमा।